धरती धरती मा बजुला चोखो माया मुटुमै साचुला कसम धोका दिन्न म मातुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा बन्धन हो जुनी जुनीलाई धरतीमा बाँचौला चोखो माया मुटुमै साँचौला कसम धोका दिन्न म मातुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा बन्धन हो जुनी जुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा बन्धन हो जुनी जुनीलाई कसम धोका दिन्न म मातुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा बन्धन हो जुनी जुनीलाई बरु ज्यान दिन म कसम मर्छु को साथ बिना म कसम धोका दिन्न म मातुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा बन्धन हो जुनी जुनीलाई नमरुन्जेलसम्म बाँचौ हामी एकै साथ हाम्रो बाचा